www.medicalfatwa.com। अब आप सुन सकते हैं रायवंड इज्तिमा के बयानात और मुल्क के दीगर नामवर उलमा के बयानात। इसके अलावा आप पूछ सकते हैं अपने दीनी मसाइल बजरिया फ़ोन बजरिया ईमेल www.medicalfatwa.com। कामिल बनता है ईमान के कमाल से, और पूरी दिन भर आदमी अमल करता है ईमान के कामिल होने से। तो ईमान के कलमात तो अक्सर पढ़ते रहते हैं, बोलते रहते हैं, तो जिस जबान से बोल रहे हैं ईमान की जगह जबान नहीं, ईमान की जगह दिल है। वो भी बताता हूँ कि जो कलमे को दिल से न माने लेकिन धोखा देने के लिए कलमा लोगों के सामने पढ़ता रहे, वो ईमान के कलमे को रोजाना लोगों के सामने 100 दफा 500 दफा 1000 दफा पढ़ता, दिल से नहीं मानता। अब कलमा तो 1000 दफा जुबान से पढ़ा, अब ये जन्नत में जाएगा आपसे पूछ रहा हूँ, ये तो दोजख में जाएगा, और इसके लिए दोजख का अज़ाब ज्यादा सख्त होगा। तो ईमान जबान से नहीं, ईमान की जगह दिल है। तो इसलिए दरख्वास्त है कि भाई जिनको तबलीग में वक्त लगाना है और तबलीग अमाल में जमा होने की तौफीक मिली है, तो इसकी बड़ी पक्की नियत करें कि हर अमल को कामिल दर्जा करना सीखना है, पर है ईमान को कामिल बनाने की कोशिश करूंगी। तो ईमान की जगह दिल है, और दिल के में जाने के रास्ते चार हैं। जबान से जो कुछ बोलता है उसका असर दिल पर जाता है, कानों से जो मन सुनता है उसके असर दिल पर जाता है, दिमाग से जो कुछ सोचता है उस सोच का असर दिल पर जाता है, और बड़ा दरवाजा आँख है, जिधर देखता है तो जहाँ तक निगाह पड़ती है वो सारे नक्शा का नक्श दिल पर बनता। इसलिए बड़ा लाल फरमाते हैं कि भाई नियत तो पूरी जिंदगी की करनी चाहिए कि दिल के ये चारों दरवाजे ईमान के कामिल बनाने में लगाने हैं और किसी तरफ नहीं लगा। तो ईमान कलमा के से शुरू होता है, तो कलमा दावत का है, नियत तो सारी जिंदगी की तरह, और खास तौर पर अल्लाह के रास्ते में कलमे की दावत की बात न बोलना न सुनना न सोचना। इज्तिमाई जो अमल होते हैं उसमें शुरू से लेकर आखिर तक तवज्जो से बैठना, और फुर्सत के वक्त में फिर इज्तिमाई अमल में जो मुज़ाकरा हुआ है उसको दोहराना, और इंफिरादी दावत अमाल की दावत में लगाना। उससे फुर्सत हो तो फिर कलमे का जिक्र करना, कुरान मजीद की तिलावत करना, इन सब अमलों से दिल का नूर बढ़ता जाएगा। तो कामिल ईमान बनता है कि ईमान कलमे के नूर से दिल भर जाए, फिर नूर ऊपर आसमान तक पहुंच जाए। तो जिसके दिल का नूर आसमान तक पहुंच जाए तो फिर उसके दिल की तवज्जो हर वक्त अल्लाह की तरफ होती है और किसी तरफ तवज्जो नहीं होती, और फिर अल्लाह की तरफ तवज्जो फिर ये सोचता है इस वक्त अल्लाह का हुक्म क्या है, हुजूर की सुन्नत क्या है, अल्लाह के हर हुक्म हुजूर के हर सुन्नत को सीखना, उस पर अमल करना, दूसरे को उस पर काम करने की कोशिश करना। और फिर दावत में जिन वाक्यात में अल्लाह ने कुदरत दिखाई है उन वाक्य को दावत में बोलना, सच्चे वाक्यात बोलेगा तो किताबों वाक्यात सब कोई ऐसे भी है कि जो वाक्य सही नहीं है? तो सच्चे वाक्य को, ईमान के वाक्य को बोलेगा तो उस बोलने सुनने से भी दिल का नूर बढ़ेगा, उसमें बड़ी बात के हाथ बैतुल्ला भर दिए हैं। इब्राहिम को हुक्म हुआ था कि बैतुल्ला बनाने का, तो उन्हें हुक्म दिया गया कि पहले बीवी बच्चे को वहां छोड़ो जहां बैतुल्ला बनाना है। उस बैतुल्ला की जगह का अर्थ क्या था कि बैतुल्ला की जगह छोटे पत्थर और मट्टी है, एक गिर पहाड़ है। आप पहाड़ों में दरख्त होते हैं, चश्मे होते हैं, बैतुल्ला के पहाड़ों पर न दरख्त है न चश्मे है। उस वक्त ये था कि बैतुल्ला की जगह से कई सौ मीलों तक कोई बस्ती नहीं थी, जिंदगी का कोई सामान नहीं, और अल्लाह को हुक्म हुआ कि बीवी बूढ़ी बीवी दूध पीते बच्चे को यहाँ छोड़ दो। तो पैगंबर को जो अल्लाह का हुक्म होता है वही करते हैं। अब आए बीवी बच्चे को वहां उतार दिया और वापिस जाने लगे, तो हुक्म यह था कि बीवी बच्चे को छोड़ दो, बोलना नहीं, खामोशी से छोड़ कर चले जाओ। अब जब हम बीवी बच्चे को नीचे उतारा, बीवी ने कहा हमें किसके सबूत कर रहे हैं? एक दफा, दो दफा, तीन दफा कहा, बोलने की इजाजत नहीं थी, नहीं बोले तो ईमानदारी थी। तो चौथी दफा यूं कहा, अल्लाह ने हुक्म दिया हमें यहाँ छोड़ने का, तो बोलना नहीं था, इशारा कर दिया ये अल्लाह का हुक्म है। तो जब समझा कि अल्लाह का हुक्म है तो कहा तो फिर विषद छोड़ कर चले जाओ, अल्लाह सब कुछ करते हैं, अल्लाह अपने द्वारा नहीं होने देंगे। अल्लाह का हुक्म है, अल्लाह के हुक्म से सब कुछ। अब वो जगह ऐसी है कि खाने पीने की कोई चीज नहीं और गर्मी बड़ी सख्त होती है, एक गिर पहाड़ है, आप पहाड़ों पर दरख्त और चश्मे होते हैं, बैतुल्ला के पहाड़ों पर न चश्मा न दरख्त, जिंदगी का कोई सामान नहीं, लेकिन ईमान कामिल था, अल्लाह का हुक्म है, अल्लाह सब कुछ करते हैं, वो बैठते और बैतुल्लाह की जगह पर, वो किताबों में आता है कि अल्लाह की रहमत पहले बैतुल्लाह की जगह पर आती है, हम फिर सारी दुनिया में फैलती है, अल्लाह की रहमतें आ रही। अब खाने पीने के लिए कुछ नहीं, पेट खुश हो गया, और जब औरत कुछ न खाए तो सीने पर बच्चे के लिए दूध भी नहीं बनता। अब बच्चे के लिए भी खाने कुछ नहीं, बच्चा भी मौत की हालत में, लेकिन ये मान कामल था सबर के साथ और अल्लाह की रहमतें आ रही। और कुछ वक्त के बाद करीब पहाड़ी की सफा ख्याल आया, पहाड़ी पर जाकर हाल देखो, उस पहाड़ी पर गई, फिर दूसरी तरफ मरवा पहाड़ी थी उधर गई, तो सात चक्कर लगाए शहर के साथ, खुद जिधर गई अल्लाह की रहमतें उस पर आ रही। अब हज उम्रे वालों को हुक्म दिया है कि जैसे इब्राहिम अलैहिस्सलाम की बीवी सात चक्कर लगाए हैं, वो रहमतें क़यामत तक वहाँ रही हैं, तो बैतुल्लाह की ज़ियारत करने वाला सफा मरवा की जगह के दरम्यान सात चक्कर लगाए जैसे उसने लगाए, तो तुम पर भी वो रहमतें आई। तो बहरहाल खुदा से ये है कि اللہ نے قدرت سے ابراہیم علیہ السلام کے بیوی بچے کو وہاں پالا زندہ رکھا جہاں زندگی کا پڑھنے کا کوئی سوال نہیں. تو ان کی تکلیف پر صبر کرنے سے اللہ نے فرشتہ بھیج دیا. جب وہ صفا مروہ صاف جنگل لگائے تو فرشتے نے آواز لگائی. تو انہوں نے آواز سنی, کہا آواز تو سنی تو ہمیں ہماری کیا مدد کرے گا؟ جہاں ان کا بیٹا موت کی حالت میں لیٹا ہوا تھا اس کے پاؤں کے قریب فرشتے نے پر لگایا, اس غمغم کا چشمہ چل پڑ ان کے قربانی پر. ویسے جب ایسی خوش کیا کوئی کنواں بنایا تو بتایا نہیں, سو گھر کا بھی کھولنے سے پانی آئے نہ آئے, لیکن اللہ کے حکم سے وہ پانی کی نہر چل پڑی. اس پانی میں اللہ نے وہ برکتیں کر دی. بھوک کے وقت پیے بھوک ختم ہو جائے, پیاس لگے پانی پیے پیاس ختم. دن کی گرمی بہت سخت ہوتی ہے, وہاں گرمی کے حال میں وہ پانی پیے گرمی کا اثر ختم. سردی کی راتوں میں ٹھنڈ ہوتی ہے تو سردی کے حال میں پانی پیے سردی کا اثر ختم. تو اللہ نے ان کو وہاں پالا جہاں زندگی کے اسباب نہیں تھے. امروں پر اللہ کے حکم پر ٹھہرے ہیں, اس پر برکتیں آئیں. میرے شام جب واپس چلے گئے دعا مانگی کہ اللہ آپ کے حکم سے بیوی بچے کو یہاں چھوڑا ہے, ان کو روزی عطا فرما اور انسانوں کی آبادی بنا دے تاکہ پوری آبادی بن جائے. ایک جو لوگ قبیلہ جہاں رہتے تھے وہاں کچھ مشقت کا حل بنا, اس جگہ کو چھوڑ کر کسی اور جگہ پر مکان بنانے کے لیے چلے. جب یہاں پہنچے تو یہ پانی کا چشمہ دیکھا تو ان کے دل میں آیا کہ یہی میں سے کہا اگر جل دو تو ہم مکان یہاں بنا لیتے ہیں. انہوں نے کہا ٹھیک ہی بنا لو, پانی استعمال کرو. تو بہرحال وہ قبیلہ آباد ہو گیا, بستی بن گئی. پھر حضرت ابراہیم علیہ السلام کئی دفعہ ملکوں میں کلمے کی دعوت دیتے تھے, تب عرصے کے بعد حال دیکھنے آئے. حال وال پوچھا تو کہا الحمد للہ اللہ نے برکت کا پانی دے دیا, سب آج سے پوری ہو رہی. اور پھر قبیلہ آباد ہو گیا تو بیوی کے فوت ہونے پر نہیں پہنچے, اور جان بیٹا جان ہو گیا تو اس کے نکاح کرنے پر بھی نہیں پہنچے. جو قبیلہ آباد ہو گیا انہوں نے اپنی لڑکی کا نکاح کر دیا. تو پھر کچھ عرصے کے بعد کئی واقعات کے بعد آئے تو بیٹا گھر ہی تھا, ملاقات ہوئی, گلے لگا کر ملے. تو پھر بتایا اب اللہ کا حکم ہے بیت اللہ بنانے کا. تو بیٹا مکان بنانے کے جو اسباب ضرورت ہوتے ہیں ہم بول آتے رہا, ابراہیم علیہ السلام بناتے رہا, بیت اللہ مکمل ہو گیا. تب اللہ نے حکم دیا کہ ساری دنیا کے لیے اعلان کرو کہ یہ اللہ کی رحمتیں بیت اللہ پر آتی ہیں, ان رحمتوں کے حاصل کرنے کے لیے بیت اللہ کے حج عمرے کرنے کے لیے آؤ. تو حضرت ابراہیم علیہ السلام کا ساری دنیا کے لیے کیسے اعلان پہنچائے؟ تو اللہ نے فرمایا تم اعلان کرو, ہم برکت ڈالیں گے, پہنچائے گا. تو قریب پہاڑ تھا, اس پر کھڑے ہو کر اعلان کیا. اللہ نے ان کی آواز میں وہ برکت کر دی, ساری دنیا میں آواز پہنچ گئی. جنہوں نے آواز سن کر خوش ہو کر کہا کہ بیت اللہ کی زیارت کے لیے ہم آئیں گے, ان کو حج نصیب ہوا. جس نے خوشی سے 10 دفعہ حاضر ہونے کا اقرار کیا 10 حاضر کی توفیق ملی. آواز سب نے سنی, جو خاموش رہے وہ حج سے محروم ہو گئے. اس لیے مدد فرماتے ہیں کہ بھائی دنیا میں رحمتیں برکتیں حضور کے اعمال پر آتی ہیں اور مرنے کے بعد جنت کی نعمتیں حضور کے اعمال پر ملیں گی. جب بھی حضور کے اعمال کا اعلان ہو تو اپنے تقاضوں کو نہ سوچو, ہر امروں کا جو تقاضا پیش ہو اعلان ہو اس کے لیے فوراً نیت کرو تو میں اس کے لیے تیار ہوں. تو اللہ بڑی مہربان ہے, جو نیت جس عمل کی کرتا ہے ایک درجہ عمل کا اس نیت پر ہی اس کو دیا جاتا ہے. پھر عمل کرے تو پھر کئی سو گنا ہزار گنا تک بڑھا کر اللہ اس کے ثواب کے درجے اس کو دے. تو اللہ کے انعامات اور برکتیں دنیا میں اور مرنے کے بعد جنت کے درجے اور جنت کے خزانے ملیں گے حضور کے اعمال پر. دنیا کے اسباب پر جنت کی کوئی نعمت نہیں ملے گی. حضور کے اعمال پر جتنا وقت لگا اعمال کیے یا جتنا مال اعمال کے تقاضوں میں لگایا اس پر جنت کی نعمت ملے گی. تو پہلا درجہ ہے کہ ایمان کو کامل بنانا. ایمان کامل ہے کہ دل میں اللہ کے غیر کی طرف توجہ نہ رہے. تو جن واقعات میں اللہ نے قدرت دکھائی ان واقعات کو بولنا. حضرت ابراہیم علیہ السلام کے بیوی بچے کو اللہ نے بغیر اسباب کے پالا, اور پھر جب بیت اللہ بنایا تو بغیر اسباب کے ان کے اعلان کی آواز کو ساری دنیا میں پہنچا دی. اور پھر حضور صلی اللہ علیہ وسلم کو اللہ نے ساری دنیا کا رسول بنا کر بھیجا. اسباب کچھ نہیں تھے. حضور بیٹی کے لیے باپ کچھ اسباب بناتا ہے تو حضور کے والد جو ان کے پیدا ہونے سے پہلے فوت ہو گئے. وہ والدہ کچھ بناتی ہے تو والدہ بھی چند سالوں کے بعد فوت ہو گئی. تو حضور کے پاس مال اسباب کچھ نہیں تھے اور اللہ نے ساری دنیا کا رسول بنا کر بھیجا اعمال کے لیے. ان اعمال کی برکت سے سارے تقاضے پورے ہوتے رہے. لیکن بڑی محنت حضور کو جب اللہ نے بھیجا تو اس وقت حال گناہوں کا اتنا ہو گیا تھا کہ بیت اللہ کے پاس بھی 360 بت رکھے ہوئے تھے. وہاں بتوں کی عبادت کرتے تھے لوگ آ کر, اللہ کی عبادت کوئی نہیں. تو حضور کو اللہ نے پیدا کیا کہ ساری دنیا والوں کو اللہ کے کلمے پر تیار کریں, کلمے کا اقرار کریں اور پھر اللہ کے سزا والے عمل کریں. اور حضور کے بعد کوئی نبی نہیں آئے گا تو نبیوں والا کام حضور کی امت کس میں کر دیا گیا. اب اس وقت حال یہ تھا کہ لوگ سب بیت اللہ کے پاس 360 بت رکھے ہوئے تھے, آتے تھے بتوں کے سامنے سجدے کرتے تھے. جو عبادت کی جگہ تھی وہاں بڑے گناہ کرتے تھے, بتوں کے سامنے سجدے کرتے اور کتنے گناہوں کی شکلیں شروع ہو گئی. اب عبادت کے لیے اللہ نے حضور کو بھیجا. حضور کی 40 سال عمر کے بعد اللہ کی طرف سے حکم آیا. پیغمبر تو بچپن سے لے کر نبوت ملنے تک بھی اللہ کے رضا کے عمل کرتے ہیں. گناہ کی کوئی حرکت پیغمبر نہیں کرتا. اور اللہ کے رضا کے لیے لوگوں کی خدمتیں کرنا, تو حضور خدمت کے کام بہت کرتے تھے. اس لیے اس کی وجہ سے اچھے اخلاق کے ساتھ رہتے تھے تو سب حضور سے محبت کرتے تھے. لیکن جب حضور نے کلمے کا اعلان کر دیا لا الہ الا اللہ محمد الرسول اللہ, عبادت صرف اللہ کی کرو, بتوں کی عبادت نہ کرو, اب سب کہنے لگے کہ ہمارے باپ دادے تو بتوں کے سجدے کرتے ہیں اور یہ کہتا ہے کہ بتوں کے ساتھ عبادت نہ کرو, صرف ایک اللہ کے لیے کرو. یہ ہمارے باپ دادے کے طریقے سے ہٹانے والا بن گیا. हुजूर को बुरा भला कहते, तकलीफ देते, लेकिन हुजूर सबर करके करने की दावत देते, तो आमतौर पर पैगंबरों के दावेदार मिस्कीन लोग बनते हैं, मांस अस्भाव वाले आमतौर पर नहीं बनते। तो मिस्कीन कोई कलमा पढ़ने पर आ गए, अब बड़े लोग जो थे उनको मारते थे कि बाप दादे के भूतों को क्यों छोड़ रहे हो, लेकिन कोई कलमा पढ़ने वाला भूतों के सजदे पर नहीं आता था। अब 10 साल के करीब हुजूर ने कलमे की दावत दी, थोड़ों ने कलमा पढ़ा, लेकिन जो कलमा पढ़ लेता उसको काफी मारते, कोई भी भूतों के बाधक पर नहीं आता था। इसलिए फिर काफियों ने सोचा कि ये बाप दादे के तरीके का जा रहे हैं, इनको कत्ल करना चाहिए। एक तो ये है कि दिलों में अल्लाह डालते हैं, हुजूर रात दिन मेहनत तो मक्की में कर रहे थे, मक्की में थोड़े लोगों ने कलमा पढ़ा, तो मदीने के लोग हज के मौके पर आते थे, तो हुजूर ने उनको दावत दी। एक साल कोई 17 के करीब ने आए थे कलमा पढ़ लिया, दूसरे साल कोई 30 के करीब आए थे, उनको दावत दी, उन्होंने कलमा पढ़ लिया। तीसरे साल कोई 70 के करीब आए थे, उनको दावत दी, सबने कलमा पढ़ लिया। तो 70 की बड़ी जमात थी, तो उन्होंने कहा कि हुजूर हमारे तो आप का कलमा नहीं मानते, हमें अल्लाह ने दो सीख दिया, हमारे साथ मदीने चल। हुजूर ने फरमाया जब अल्लाह का हुक्म होगा तो आऊंगा। उन्होंने कहा से अपना एक साहबी भेज दें, तो हुजूर ने एक साहबी भेज दिया उनके साथ। उस साहबी के जाने से मक्के का मदीने का कोई घर कलमे से खाली नहीं रहा, सब घरों में कलमा पढ़ने वाले बन गए। तो फिर मक्के में जिन्होंने कलमा पढ़ा, अब काफी उनको कितना मारते, कोई भी कलमा पढ़ने वाला बुद्धों के सामने सजदा नहीं कर सकता। अब उन्होंने सोचा कि ये बात है कि जीव से हटा रहे हैं, हम उनको कितना मारते हैं, कोई भी वापिस नहीं आता, ला रहे हैं, इनको कत्ल करना चाहिए। तो कत्ल पर 100 आदमी मुकर्र कर दिए कि जब मकान से निकले 100 तलवारें मार मार कर कत्ल कर। जब उन्होंने कत्ल का फैसला कर दिया, तो अल्लाह ने हुक्म दिया हुजूर को कि आप अब मदीने चले जाए। हुजूर जब निकले, रात का वक्त था, कुछ पड़ती हुई है मट्टी उठाकर फेंकी, अल्लाह ने 100 की आंखों में मट्टी डाल दी, सब आंखें मरने लग गए और हुजूर निकल कर मदीने पहुंचे। और मदीने पहुंच कर हुजूर ने पहले अपना मकान नहीं बनाया, वहां दीन का मरकज बन गया था, पहले मस्जिद बनाई, इज्तिमाई अमान शुरू किया। और फिर मदीने वालों के जमाते बनाकर कुर्बुल जवाहर की बस्तियों में भेज दे, और जिस बस्ती में जाते सारे बस्ती वाले कलमा पढ़ने लग जाते। तो मक्के वालों ने सुना कि वहाँ सारे इलाके वाले बाप दादे के तरीके को छोड़कर उनके कलमा पढ़ने पर आ गए, तो लड़ाई के लिए लश्कर लाए। तो काफिरों का लश्कर कोई 1,000 था, हुजूर की सहाबा कोई 313 थे, हथियार 20 के करीब। तो हुजूर सारी रात दुआएं मांगते रहे कि अल्लाह ये एक जमात आपके दीन पर आई है, ये शहीद हो गया तो आपका इबादत दुनिया से खत्म हो जाए। सारी रात रो रो कर दुआ मांगते रहे। जब लड़ाई के लिए जमातें खड़ी हुई, तो अल्लाह ने फरिश्ते आसमानों से भेज दिए हुजूर के मदद के लिए, और काफी देख रहे कि फौज आसमानों से आ गई। और किताबों में आता है कि जितनी देर बकरी का दूध निकाला जाता है, इतनी देर में काफिर लड़ाई में मुकाबले में नहीं छोड़ सकते थे, भागने लग जाते थे। बरहाल 8 साल तक काफिर के साथ लड़ाई होती रही और अल्लाह की मदद से फतह होती रही। 8वें साल फिर मक्का भी فتح ہو گیا. اب مکے والے تقریباً 20 سال کے ظالم تھے, مکے میں حضور پر ظلم کیے تھے, لڑائیاں کی, 21 سال کے ظالموں پر قبضہ ہوا, سب کو حضور نے جمع کیا. حضور نے فرمایا تمہارے ساتھ کیا معاملہ کر رہے, تو کچھ ہوش آ گیا تھا, یوں کہا آپ بہترین شخص ہیں, بہترین باپ کے بیٹے ہیں. جب یوں کہا تو حضور نے فرمایا اللہ تمہیں معاف کرے, میں نے سب کو معاف کیا. یعنی 20 سال کے ظالم تھے, کتنے ظلم کیے اور لڑائیوں میں کتنے صحابہ شہید کیے, لیکن حضور کا قبضہ ہوا تو حضور نے یہ اخلاق دکھائے, سارے ظالموں کو معاف کر دیا. جب معافی کا اعلان کیا تو اللہ نے ان کے دل میں ہدایت ڈال دی, سب نے کلمہ پڑھ دیا, سارے مکے والے کلمے پر آ گئے. اور مکے والوں نے کلمہ پڑھا تو پھر بھی جتنی بس آبادیاں تھیں سب نے کلمہ پڑھ لی. تو بھائی خلاصہ یہ ہے کہ حضور کے اعمال خود کرنا اور باقی ساری دنیا والوں کو اعمال پر لانا یہ اعلیٰ درجہ ہے. حضور کا فرمان ہے کہ جس نے میری سنتوں کو زندہ کیا اعلیٰ محبت میری اس کو حاصل ہوئی. جو یہ درجہ محبت کا حاصل کرے گا, سنتوں کو زندہ کرنے کی محنت کرے گا, وہ جنت میں میرے قریب والی جنت میں اللہ سے پہنچائے گا. جو خود بھی سنتوں پر عمل کرے اور جو سنتے چھوڑ رہے ہیں ان کو سنتوں پر تیار کرتا رہے, اس کی محنت سے وہ سنتوں کے پابند بن جائے, تو اس کو اللہ تعالیٰ حضور کے قرب والی جنت میں پہنچائیں گے. تو بڑے اغراض فرماتے ہیں کوئی نیت تو کرنی چاہیے کہ خود بھی حضور کی ساری سنتوں پر عمل کرنا ہے اور ساری دنیا والوں کو حضور کی سنتوں پر رہنے کی کوشش کرنی ہے. اس کے لیے کون کون تیار ہے؟ نیت تو سب کی اللہ قبول فرمایا. ملکوں کے لیے جماعتیں بنانا, جن کے 4 مہینے لگ چکے, 2 سال کے چلے لگ گئے, وہ تو اس کی نیت کریں کہ ملکوں کی جماعتیں بنانا ہے. اور باقی بھی نیت ایسی کی کریں, پہلے 4 مہینے لگائیں اور پھر 2 سال کے چلے لگا کر ملکوں کی جماعتیں تیار کریں. اور قبولیت کے واسطے دعا بھی مانگنا کہ اللہ تعالیٰ ہمیں بھی اور ساری امت کو حضور کے اعمال جیسے صحابہ کرتے تھے اس شکتی پر محنت کرنے کے لیے اللہ قبول فرمائے. تو اس کی پوری کوشش کریں گے انشاءاللہ. اب جن ساتھیوں نے وضو کرنا ہے نماز کی تیاری کریں, اور باقی ساتھی آپس میں تھوڑا کیا محنت مذاکرہ کریں اور ذکر کریں. www.medicalfatwa.com. اب آپ سن سکتے ہیں رائیونڈ اجتماع کے بیانات اور ملک کے دیگر نامور علماء کے بیانات. اس کے علاوہ آپ پوچھ سکتے ہیں اپنے دینی مسائل بذریعہ فون, بذریعہ ای میل. www.medicalfatwa.com.